नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। गाजर खाँदा घाँटीमा अड्केर हिजो एक बालकको मृत्यु भएको छ। पश्चिम चितवन गुन्जा नगरका गंगा आलेका 1.5 वर्षका छोरा ऋषिराम आलेको गाजर खाँदा घाँटीमा अड्केर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। आलेलाई उपचारको लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लापनकाले चितवनका विभिन्न छ स्थानमा अग्नि नियन्त्रण सञ्जाल गठन गरेको छ। जिल्ला वन कार्यालयको संयोजकत्वमा पदमपुर दाहखानी कविलास जुटपानी कोराग र सिद्धिमा अग्नि नियन्त्रण सञ्जाल गठन गरेको हो। गठित सञ्जालहरूले सक्रियताका साथ यी सञ्जालहरूलाई सो क्षेत्रमा परिचालन गरी आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जिल्ला वन कार्यालयले जोड दिएको छ। जिल्ला वन कार्यालयले हिजो सामुदायिक वनका प्रतिनिधि भरतपुर नगरपालिकाका एवं सरकारवाला विभिन्न संस्था प्रतिनिधिहरू बेसको अन्तर्क्रिया कार्यक्रममा सो सञ्जाल गठन गरेको हो। चितवनमा रहेका अधिकांश सामुदायिक वनहरूले आफ्नो वन जंगलमा डढेलो लाग्न नदिनका लागि जिल्ला वन कार्यालयसँग सहकार्य गरेर वन डढेलो प्रतिरोध पूर्व तयारी तथा नियन्त्रण व्यवस्थापनमा सक्रिय भएर लाग्नुपर्ने सामुदायिक वनका प्रतिनिधिहरूले बताएका छन्। यस्तै अग्नि नियन्त्रणका लागि भरतपुर नगरपालिकामा रहेको वारण यन्त्रको सेवा सदैव सक्रिय रूपमा अघि बढाइने अग्नि नियन्त्रणका प्रमुख देवेन्द्र प्रसाद रेग्मीले बताउनुभयो। कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत गणेश शाहले डडेलो सम्बन्धी तथ्याङ्क संकलन तथा हाल भइरहेको प्रयासका सम्बन्धमा अन्य निकायले पनि सहयोग गरिदिनु हुन आग्रह गर्नुभयो। इलाका हुला काली रत्नगरमा रहेको टेलिसेन्टर सूचना केन्द्रमा स्रोत साधनको अभावका कारण सेवा प्रभावित भएको छ। टेलिसेन्टरमा भएका सामान पनि बिग्रेर काम नलाग्ने अवस्थामा छन्। टेलिसेन्टरमा भएका 2 कम्प्युटर मध्ये एउटा बिग्रिएको भने फ्याक्स मेसिन पनि बिग्रिएको लामो समय बितिसक्दा मरम्मत हुन सकेको छैन। सानातिना सामान बिग्रदा पनि कार्यले गर्न नसक्ने, जिल्लाले पनि गर्न नसक्ने र हुला सेवा विभागमा जानकारी गराउनुपर्ने बाध्यता रहेको कार्यालयकी प्रमुख गोमा लामिसनेले बताउनुभयो। टेलिसेन्टरमा कम्प्युटर सम्बन्धी बेसिक कोर्स, फोटोकपी प्रिन्ट तथा लेमिनेसनको काम सञ्चालनमा आइरहेको छ। टेलिसेन्टरमा पूर्वी चितवनको रत्नगर क्षेत्रसँगै अन्य विभिन्न गाविसका मानिसहरू पनि सेवा लिन आउने गरेका छन्। तर आफ्नै कारणले सेवा सुविधा दिन नसकिएको कार्यालयकी प्रमुख लामिसनेले बताउनुभयो। बजेटको अभावले ती सामग्री खरिद तथा मर्मत गर्न नसकिएको कार्यालयले बताउँदै आएको छ। सामग्री अभाव भए पनि सीमित स्रोत र साधनबाट सेवा भने नरोकिएको कार्यालयकी प्रमुख लामिछानेले जानकारी दिनुभयो। अन्य क्षेत्रमा भन्दा सरकारी कार्यालयभित्रबाट सञ्चालित टेलिसेन्टरको सेवा निकै सस्तो रहेको छ। ग्रामीण वेगसम्म सूचनाको पहुँच पुर्याउने उद्देश्यले 3 वर्ष अघि टेलीदेखि टेलिसेन्टर सुरु गरिएको थियो। नेपाल पत्रकार महासंघ चितवन शाखाले कार्ययोजना गोष्ठी तथा पार्षद भेला गर्ने भएको छ। महासंघको हिजो भरतपुरमा बसेको बैठकले यही वैशाख 11 र 12 गते पूर्वी चितवनको सोहरामा कार्ययोजना गोष्ठी र पार्षद भेला गर्ने निर्णय गरेको हो। सो कार्यक्रमका लागि महासंघले विभिन्न समितिहरू पनि गठन गरिसकेको छ। कार्ययोजना गोष्ठीमा महासंघको भावी योजनाका विषयमा पार्षद तथा अन्य वरिष्ठ पत्रकारहरूको राय सुझाव लिइनेछ। यस्तै बैठकले भवन निर्माण समिति पुनर्गठन गरेको छ। शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा समिति पुनर्गठन गरिएको महासंघले जनाएको छ। यस्तै बैठकले हेल्प डेस्क पनि सचिव कृष्णचन्द्र भट्टराईको संयोजकत्वमा पुनर्गठन गरेको छ। ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेका माओवादीका 2 कार्यकर्ता छविलाल पौडेल र भीमसेन पौडेललाई क्रमशः 20,000 र 27,000 धरौटी लिएर रिहा गर्ने चितवन जिल्ला अदालतको आदेश फौजदारी कानूनको कार्यविधिसँग अमिल्दो देखिएको छ। मुलुकी ऐन अदालती बन्दोबस्तको 118 महलमा ज्यान मुद्दामा युक्तलाई धरौटीमा छान नपाइने स्पष्ट उल्लेख छ। मुलुकी ऐनमा भएको व्यवस्था अनुसार ज्यान मुद्दा वा 3 वर्षभन्दा बढी सजाय हुन सक्ने अपराधीको सन्दर्भमा अभियुक्तलाई अनिवार्य रूपमा थुनामा राखेर अनुसन्धान गर्नुपर्दछ। प्रारम्भिक दृष्टिमै उनीहरूबारे प्राप्त प्रमाण नदेखिएमा साता साधा तारिखमा छाडेर मुद्दाको सुनवाई गर्नुपर्ने फौजदारी कार्यविधि रहेको छ। तर चितवन जिल्ला अदालतले ज्यान मुद्दा लागेका व्यक्तिलाई 20,000 र 27,000 धरौटीले रिहा गर्ने आदेश सुनाएर जखसाउन काम गरेको छ। चितवन जिल्ला अदालतले बिहिबार माओवादी कार्यकर्ताहरू अपराधमा संलग्न भएको प्राप्त आधार नभेटिएको हुँदै धरौटी तोकेको हो। यस्तो मुद्दामा प्रमाण नभेटिए शंकाको सुविधा अभियुक्तले पाउने र उनीहरू साधा तारिखमा छुट्नुपर्ने कानूनी व्यवस्था रहेको छ। पुजेल काण्डकी अभियोगमा पक्राउ परेका रामप्रसाद अधिकारी र परशुराम अधिकारी बिना धरौटी साधा तारिखमा छुटेका थिए। मुलुकी ऐनको अदालती बन्दोबस्तको 118 महलमा कस्ता मुद्दामा थुनामा राखेर कारवाही चलाउने र कस्तो मुद्दामा धरौटी जमानत लिने भन्ने स्पष्ट व्याख्या रहेको छ। जन्मकैदको सजाय हुन सक्ने अपराध र 3 वर्षभन्दा बढी सजाय हुनेमा बाहेक मात्र धरौटी या जमानत छुट्ने व्यवस्था रहेको छ। पुजिल घटनामा आरोपित बनाइएका छविलाल पौडेल र भीमसेन पौडेलले न्यायको आफ्नो लडाईँमा 7 दिन हुने सबैलाई धन्यवाद प्रकट गरेका छन्। 29 दिनसम्म प्रहरी हिरासतमा रहेर अस्ति मात्रै सामान्य धरोटीमा रिहा भएका उनीहरूले आफू माथि भएको अन्यायलाई न्यायमा बदल्न सहयोग गर्ने पत्रकार राजनैतिक दल र मानवाधिकार कर्मी सबैलाई धन्यवाद दिएका हुन्। छविलाल पौडेल र भीमसेन पौडेलद्वारा जारी विज्ञप्तिमा न्यायका पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने न्यायप्रेमी एवं शुभचिन्तकहरूप्रति हृदयदेखि आभार प्रकट गर्दछौ भनिएको छ। एकीकृत नेकपा माओवादी रत्नगर ओडा नम्बर 6 मोहनामा बाबुराम घिमिरे अध्यक्षमा चयन हुनुभएको छ। हिजो भएको ओडा भेलाले घिमिरेको अध्यक्षतामा 13 सदस्य एउटा समिति चयन गरेको हो। समितिको सचिवमा मेघनाथ पौडेल लगायत अन्य सदस्यहरू रहेका छन्। भेलाले जिल्ला प्रतिनिधिमा मेघनाथ पौडेल र रामहरि मैनालीलाई पठाउने सर्वसम्मत निर्णय पनि गरेको छ। भेलामा जिल्ला सम्मेलन आयोजक समिति सदस्य द्रोणबाबु शिवाकोटी पिताम्बर पौडेल लगायतले बोल्नु भएको थियो। भेला निवर्तमान अध्यक्ष रामहरि मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो। पूर्वी चितवनको बछौलीमा आयोजना गरिएको 3 दिने महिला सशक्तिकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम हिजो सकिएको छ। बछौली गाविसको सहयोगमा पारालिगल कमिटी बछौलीले आयोजना गरेको सो कार्यक्रममा गाविसका 36 जना अगुवा महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला हिंसा त्यसको अन्त्यको लागि गर्नुपर्ने काम र कानूनी प्रक्रियाका बारेमा अधिवक्ता रामकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको थियो। बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि भएको सो कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाई, नेपाली कंग्रेसका केदार चापागाई, मालेका गोविन्द प्रसाद रिमाल, एकल महिला अध्यक्ष गीता श्रेष्ठ, पारालिगल कमिटी सदस्य चण्डिका ढकाल, सहभागीको तर्फबाट चन्द्रकला पौडेल लगायतले बोल्नु भएको थियो। पारालिगल कमिटी बछौलीका अध्यक्ष राममाया लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। नेपाल विद्यार्थी संघको 44 दिवसको अवसरमा नेविसङ बालकुमारी कलेज एकाइ समितिको आयोजनामा शुभकामना आदान प्रदान अन्तर्क्रिया तथा चियापान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यार्थी संघ चितवनका सभापति उत्तम जोशीले अब छिट्टै नै नेविसङ चितवनको समस्या समाधानका लागि लोकतान्त्रिक विधिबाट अधिवेशन हुने बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कलेजका कार्यवाहक अध्यक्ष सुरेश पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। सुशासन परियोजना लागू भएका भरतपुर नगरपालिकाका वडा नम्बर 11 र 12 का 5 टोल विकास संस्थाका पदाधिकारीलाई शुक्रबार भरतपुरमा 1 दिने टोल विकास संस्थाको महत्व भूमिका तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डका प्रमुख शालिकराम पौड्याल र टोल समन्वय समितिका अध्यक्ष हिरामणि अधिकारीले सहजीकरण गरेका थिए। सो अवसरमा बोल्दै टोललाई सफा सुन्दर र हराभरा बनाउनका लागि टोलवासीको भूमिका महत्वपूर्ण हुने भएकाले सबै हातेमालो आवश्यक रहेको बताएका थिए। आफ्नो टोललाई समुन्नत बनाउनका लागि टोलवासीको भूमिका महत्वपूर्ण हुने भएकाले सबैले हातेमालो गर्न समेत सुझाव दिएका हुन्। सुशासन परियोजना लुमन्ती भरतुनमा आयोजना गरेको कार्यक्रममा परियोजनाका नगर संयोजक सन्तोष पाण्डेको अध्यक्षतामा भएको थियो।